मैं तिमीलाई मन पराउँथे, तिमीलाई मन पराउँथे, कल्पनाको संसारमै हराउँथे, जति पिर परे नि मैले सन्छ तिमीलाई सधैँमा माया गर्नेछु, जबसम्म धरतीमा जिउँदो रहन्छु तिमीलाई मन पराउँथे, तिमीलाई मन पराउँथे, कल्पनाको संसारमै हराउँथे, जति पिर परे नि मैले सन्छु तिमीलाई सधैँमा माया गर्नेछु, जबसम्म धरतीमा जिउँदो रहन्छु तिमीलाई सधैँमा माया गर्नेछु, जबसम्म धरतीमा जिउँदो रहन्छु। सिआरबिटी 0160026243, 0160026243, पिआरबिटी 6053306, 6053306। उत्पादक तथा वितरक सुप्पा देउराली, म्युजिक प्राली। मैले सन्छ तिमीलाई सधैँमा माया गर्नेछु, जबसम्म धरती